नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलिउड साथमा साथ दिनको लागि आज पनि उपस्थित भइराखेका छौँ। सुन्दै गर्नु भएको आवाज उसागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz इन्टरनेट लाइनको www.radioarpan.com .np/ यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ र प्रोग्राम कलिउड काउन्टडाउनभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका, अनि रिलिज भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम कलिउड काउन्टडाउनमा। र आज पनि दसवटा उत्कृष्ट गीत सङ्गीतको साथमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ। र यहाँलाई मैले शुभकामना दिनुपर्छ, नववर्ष 2071 सालको यो पावन उपलक्ष्यमा तपाईँ सम्पूर्ण जस जसले हामीलाई माया गर्नुहुन्छ, रेडियो अर्पण 104.5 MHz सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई 2071 सालको हार्दिक मङ्गलमय शुभकामना। र 2070 साल तपाईँको के कस्तो भयो, र 2070 सालमा तपाईँले न काम गर्न कुनै पनि काम गर्न सक्नुभएको छैन भने 2071 सालमा त्यो काम पुरा होस् भन्दै शुभकामना। फेरि पनि मेरो तर्फबाट, हाम्रो इन्चार्ज टिमको तर्फबाट 2071 सालको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। लाग्नु पनि हुन्छ काउन्टडाउनको नम्बर टेन पोजिसनमा काउन्टडाउनमा बिस्तारै तल चढ्ने क्रममा रहेको छ। फिल्मको नाम हो मुटु, र मुटु रिलिज भइसकेको फिल्म हो, र मुटुले जति व्यवहार गर्नुपर्ने थियो त्यति व्यवहार गर्न सकेन। 2070 सालमा यो फिल्म रिलिज भएको थियो। मुटुबाट रमाइलो गीत नम्बर 10 पोजिसनमा, नम्बर 10। तिमी सँगै फुलुमा झर्नै परे सँगै झरुमा, तिमी सँगै बाँचुमा मर्नै परे सँगै मरुमा। हो चराको चिर बिर बोलीमा तिम्रे गीत सुनुमा, मेरो मुटु मेरो धड्कन। ओके, मेरो मुटु मेरो धड्कन यहाँलाई गीत सुनिरहनु भएको छ। नेपाली कथन चलचित्र मुटुबाट राखेको छु, र 2070 सालमा यो सिनेमा रिलिज भइसकेको छ, र फिल्मले त्यति राम्रो व्यवहार भने गर्न सकेन मुटुले। लाग्नु पनि हुन्छ नम्बर नाइन पोजिसनमा आइपुगेको छ माया गरेर, र यो माया गरेर लको कुराकानी गर्ने हो भने 2071 सालमा यो सिनेमाको रिलिज डेट तय भएको छ, र वैशाख 19 गते यो चलचित्र प्रदर्शनमा आउँदैछ। मदन घिमिरेले चलचित्रलाई निर्देशन गरेका हुन्। हामी टाइटल सङ्ग सुन्छौँ नेपाली कथन चलचित्र माया गर लबाट, नम्बर 9। मनको बगैँचामा तिमी फुलिरहेछौ, सपनीको सहर भरि डुलिरहेछ। हो मनको बगैँचामा तिमी फुलिरहेछौ, सपनीको सहर भरि डुलिरहेछ। आई हेर आँखा यहाँ तिम्रै चित्र छ, तिम्रो दिलको धड्कन मेरो छाती भित्र छ। माया गरला ए माया गरला, यो माया पवित्र छ। माया गरला, यो माया पवित्र छ। चाहिँ माया गरला माया ओके माया गर्ल ल यहाँले गीत सुनिरहनु भएको छ नम्बर 9 पोजिसनमा न्युट्री फिल्मको न्युट्री सङ भन्नुपर्छ र यो साता तोरी लाउडी काउन्टाउनबाट भएको छ भने माया गर्ल लले चाहिँ न्युट्री मारेको छ मधु घिमिरेले चलचित्रलाई निर्देशन गरेका हुन् लाग्नु पर्ने हुन्छ नम्बर 8 पोजिसनमा नम्बर 8 पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र ब्रह्मा र ब्रह्मा रिलिज भइसकेको फिल्म हो चेतना भने रिलिज हुन सकेको छैन फुल जस्तो जोबन नम्बर 8 रिलिज भइसकेको फिल्म हो फिल्मले त्यति राम्रो व्यापार गर्न सकेन 2070 सालमा यो सिनेमा देशका केही हलहरूमा प्रदर्शनमा आएको छ र चित्रमा पनि प्रदर्शनमा आउनुपर्ने चलचित्र हो ब्रह्मा तर चित्रमा भने प्रदर्शनमा आउन सकिराखेको छैन ऋषि नेउपाडेले चलचित्रलाई निर्देशन गरेका हुन् लाग्नुपर्ने हुन्छ नम्बर 7 पोजिसनमा फिटकिरी र फिटकिरीको कुराकानी गर्ने हो भने फिटकिरी पनि रिलिज भइसकेको फिल्म हो र फिल्मले लगानी पनि सेभ गर्न सकेन र फिल्म घाटा खाएको छ 2070 सालमा रिलिज भएको फिल्म हो फिटकिरी र 2070 सालमा यो चलचित्रले राम्रो व्यापार गर्न सकेन र फ्लप फिल्मको लिस्टमा परेको छ चलचित्र फिटकिरी नम्बर 7 पोजिसनमा फिटकिरी नम्बर 7 रुस्तै बनाई रमाउन खोज्छु बन्छ झन् झन् गहिरो मायाको पहिरो यो मायाको पहिरो ओके यो मायाको पहिरो यो मायाको पहिरो र पहिरो जस्तै फिटकिरी पनि पहिरो गएको छ र 2070 सालमा जुन हिसाबले फिटकिरी रिलिज भएको छ धेरैले आशा गरेका थिए फिटकिरीबाट र दर्शकको त्यो आशालाई फिटकिरी चलचित्रले निराशामा परिणत गरिदिएको छ र फिटकिरीले लगानी सेभ गर्न सकेन नम्बर 7 पोजिसनमा आइपुगेको छ काउन्टाउनमा बिस्तारै बिस्तारै तल छोड्ने क्रममा अब लाग्नु पर्ने हुन्छ हामी नम्बर 6 पोजिसनमा झेली परेको छ र झेलीलाई वेस्टमान श्रेष्ठले निर्माण गरेका हुन् र झेली पनि फ्लप फिल्म भन्नुपर्छ किनकि झेलीले पनि आफ्नो लगानी सेभ गर्न सकेन नम्बर 6 पोजिसनमा झेली नम्बर 6 हेर्न मन लाग्यो फेरि तिम्रो रूप हेर्न मन लाग्यो मिठो एउटा कुरा गर्न मन लाग्यो तिम्रो छेउमा आएर देब्रे गोडा टेकेर हातमा रातो गुलाब हेरेर भन्न मन लाग्यो ओके आई लभ यु यहाँले गीत सुनिरहनु भएको छ नम्बर 6 पोजिसनमा झेली परेको छ 2070 सालको अन्तिम समयमा यो सिनेमा रिलिज भएको थियो र सिनेमाले राम्रो व्यापार गर्न सकेन बेसमानले आशा लिएका थिए सिनेमाबाट र उनले जति आशा लिएका थिए त्यति व्यापार भने गर्न सकेन र उनले मिडियामा भनिराखेका छन् झेलीबाट म डुबेँ भनेका छन् नभन्दै डुबिसकेका छन् झेली फिल्मले व्यापार भने गर्न सकेन र यो बिचमा फेरि पनि म तपाईँ सबैलाई जसले इन्टरनेट रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बसिरहनु भएको छ। सँगसँगै इन्टरनेट लाइनको www.radioform.com.np लगइन गरेर सुनिरहनु भएको छ। तपाईँ सम्पूर्णलाई नववर्ष 2071 सालको यो पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना छ मेरो तर्फबाट र हाम्रो इन्चार्ज टिमको तर्फबाट। 2071 सालको उपलक्ष्यमा तपाईँ सम्पूर्णलाई शुभकामना छ। फेरि पनि लाग्नु पर्ने हुन्छ नम्बर 5 पोजिसनमा, माई प्रमिस पढेको छ नम्बर 5 पोजिसनमा, 3 स्टेप माथि चढ्दै नम्बर 5 पोजिसन क्याप्चर गर्न सफल भएको छ। र 2071 सालमा यो चलचित्र प्रदर्शनमा आउने तर्खर गरिराखेको छ र अब सुरज सुब्बाले निर्देशन गरेको फिल्म हो। फिल्मबाट सबैजना आशावादी रहेका छन्। अब फिल्मले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी नै छ। माई प्रमिस नम्बर 5 पोजिसनमा गीत रहेको छ, जे सुकै भन तिमी। नम्बर 5 मन पराउनु दोषी भाइ माया गर्नु दोषी भाइ खै के भो तिम्रो मायामा बेहोशी भए म। मन पराउनु दोषी भाइ माया गर्नु दोषी भाइ म। तिम्रो हर दुःखमा खुसी छर्छु म, केही नहोस् तिमीलाई बरु मर्छु म। तिम्रो हर दुःखमा खुसी छर्छु म, केही नहोस् तिमीलाई बरु मर्छु म। मायाको सागर तिमी सागरमै डुब्दै गए म, माया नै ईश्वर रहेछ जब त्यो बुझ्दै गए म। खै के भो मायामा यस्तै हुन्छ। यहाँले के सुनिरहनु भएको छ, नम्बर 5 पोजिसनमा आइपुगेको थियो माई प्रमिस। 2071 सालमा यो चलचित्र रिलिज हुँदैछ र हुन त 2070 सालमा रिलिजमा ल्याउने तर्क गरिराखेका थिए सिनेमाको टिमले, तर टाइम भने मिलेन, राम्रो टाइम मिलेन। र अब 2071 सालमा माई प्रोमिस रिलिज हुँदैछ। अब सिनेमाले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी नै छ। अल द बेस्ट माई प्रोमिसलाई। अब लाग्नुपर्ने हुन्छ नम्बर 4 पोजिसनमा। नम्बर 4 पोजिसनमा आइपुगेको छ नोभेम्बर रेन। र नोभेम्बर रेनको कुराकानी गर्ने हो भने 2070 सालमा यो चलचित्रको सुटिङ भएको हो र 2070 सालमा पनि प्रदर्शनमा आउने प्रयास त नगरेको होइन नोभेम्बर रेनले, तर चैत्र 14 गते पाएको थियो यो सिनेमाले डेट 2070 साल चैत्र 14 गते, तर उक्त डेटमा यो सिनेमा रिलिजमा आउन सकेन। र अब 2071 साल वैशाख 12 गतेको डेट लिएको छ नोभेम्बर रेनले। अब उक्त टाइममा यो सिनेमा रिलिज हुँदैछ। अब सिनेमाले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी छ। आर्यन सिग्देलले चाहिँ लगानी गरेका छन् र नायक आर्यन सिग्देल सँगसँगै नम्रता श्रेष्ठलाई हामीले पर्दामा भेटाउनेछौँ। नोभेम्बर रेनबाट हामी गीत सुन्छौँ नम्बर 4 पोजिसनमा, पल भर मै खुसी। नम्बर 4 पल भर मै खुसी, पल भर मै पीड़ा दिलायो, किनायो दूरी कस्तो मजबूरी जानिना, बदलियो किना मन तिम्रो आज बुझिन। तिमीलाई के भनौ आँसु धेरै ओके, वैशाख 12 गते प्रदर्शनमा आउन लागेको नेपाली कथन चलचित्र नोभेम्बर रेनको गीत यहाँले सुनिरहनु भएको छ। र आर्यन सिग्देल प्रस्तुत चलचित्रलाई दिनेश राहुते निर्देशन गरेका हुन् भने आर्यन सिग्देल नम्रता श्रेष्ठ लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ। र आर्यन र नम्रताको कामलाई फेरि पनि हामीले नोभेम्बर रेनमा पाउँदैछौँ। अब लाग्नु पर्ने हुन्छ नम्बर 3 पोजिसनमा। नम्बर 3 पोजिसनमा आइपुगेको छ 2070 सालमा नै प्रदर्शनमा आएको चलचित्र आधी बाटो। र आधी बाटोले मध्यम व्यापार गरेको छ। 2070 सालमा यो सिनेमा रिलिज भयो र 2070 सालमै रिपोर्ट आइपुगेको छ। आधी बाटोले मध्यम व्यापार गरेको छ। नम्बर 3 पोजिसनमा नेपाली कथन चलचित्र आधी बाटो नम्बर 3। आए जस्तो आवाज सुन थाल्यो कसैले बिहानी आकाश दिन थाल्यो कोही आए जस्तो आवाज सुन थाल्यो कसैले बिहानी आकाश दिन थाल्यो माथि माथि उडी उडी गए जस्तो बादल उसैको मायामा हुने हो कि पागल पागल पागल पागल। ओके, सवि श्रेष्ठले निर्देशन गरेको चलचित्र आदि बाटको गीत यहाँले सुनिरहनु भएको छ। नम्बर 3 पोजिसनमा आइपुगेको छ। दुई स्टेप तल चढ्दै लाग्नु परेको हुन्छ नम्बर 2 पोजिसनतर्फ। नम्बर 2 पोजिसनमा आइपुगेको छ। बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ। गप हप्पा भन्दा एक स्टेप माथि चढ्दै नम्बर 2 पोजिसनमा आइपुगेको छ। नाइन भन्नु ल टू, फेरि फेरि नाइन भन्नु ल टू। यहाँले यो सिनेमा हेर्न सक्नुहुन्छ किनकि यो सिनेमा रिलिज भइराखेको छ यतिखेर। र चितवनको सेरोफेरोमा कुराकानी गर्ने हो भने चितवनको दुईवटा सिनेमा घरमा यो चलचित्र प्रदर्शन भइराखेको छ। नानगढको गडै चलचित्र मन्दिरमा, त्यसै गरी पर्साको जनज्योति हलमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ। सिनेमाले राम्रो व्यापार गर्दै अगाडि बढिराखेको छ। नम्बर 2 पोजिसनमा नाइन भन्नु ल टूबाट फेरि फेरि पनि नाइन भन्नु ल। नम्बर 2 फेरी फेरी फेरी ओके यहाँले गीत सुनिरहनु भएको छ नम्बर टू भुइसनमा नाइन अफ भनुलाई पात्र राखेको छु र यो चलचित्र यतिखेर चाहिँ प्रदर्शन भइराखेको छ र जति पनि मेजर मेजर स्टेसनहरू छन् ती सबै स्टेसनमा चाहिँ नाइन अफ भनुलाई टू प्रदर्शन भइराखेको छ भने नाइन अफ भनुलाई टू सँगसँगै मल्ले मलाई छुन्छ नामक चलचित्र पनि प्रदर्शन भइराखेको छ र धेरैको मन जित्न सफल बनेको छ मल्ले मलाई छुन्छ र जो जसले सिनेमा हेर्नु भएको छ र सबैले चाहिँ माया गर्नुभएको छ सबैले चाहिँ मन पनि पराइदिनु भएको छ सिनेमालाई र मल्ले मलाई छुन्छ मा सङ्गीत बसन्त सापकोटाको रहेको छ भने चलचित्रलाई निर्देशन गर्नुभएको छ स्वर्गीय शिव रेग्मी त्यसै गरी नाइन अफ भनुलाई विकास आचार्यले निर्देशन गरेका हुन् भने स्वर्गीय शिव रेग्मीको निर्देशनमा मल्ले मलाई छुन्छ तयार भएको छ र मल्ले मलाई छुन्छ नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा प्रदर्शन भइराखेको छ भने टाढीको नारायणी चलचित्र मन्दिरमा पनि सफलताका साथ प्रदर्शन भइराखेको छ मल्ले मलाई छुन्छको गीत नम्बर वान पोजिसनमा छोड्दै प्रोग्रामबाट बिदा माग्नु पर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सम्पर्क गर्ने राजप्रति आभार व्यक्त गर्दै प्रोग्राम कलिउड काउन्टडाउनबाट म स्वागत छुटिन्छु र जाँदा जाँदै फेरि पनि तपाईँलाई शुभकामना 2071 सालको उपलक्ष्यमा तपाईँ सम्पूर्ण सम्पूर्णलाई मङ्गलमय शुभकामना छुटिए नमस्ते चिनियो अब के बोल्नु पर्छ र यो माया भन्दा पनि अरु राम्रो केही हुन्छ र मान्छे हुँ कहिले कहीँ मान्छे हुँ कहिले कहीँ सोच्छु म पनि तिमीलाई नै ओढ्न पाऊ तिम्रो काखको हो सिरानी तिमीलाई नै ओढ्न पाऊ तिम्रो काखको हो सिरानी